शान्ति समानता र सदाचारका लागि सामुदायिक सञ्चार। नमस्कार, रेडियो रामेछाप 95.8 मेगाहर्ज सुनेर बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोतालाई कार्यक्रम दलित जागरणमा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रम हरेक साताको आइतबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। नितान्त दलित जातिसँग सम्बन्धित कार्यक्रम दलित जागरणको साथमा छु म रामचन्द्र र प्राविधिक साथी प्रज्वल। दलित जातिको अवस्थालाई सुधार गर्ने र फरक फरक जिल्लामा बसोबास गरी विभिन्न व्यवसाय गर्दै आइरहेका दलित समुदायलाई विशेष सहयोग पुर्याउने उद्देश्यले यस कार्यक्रम प्रसारणमा ल्याएका छौँ। कार्यक्रम दलित जागरणलाई हामीले दुई भागमा विभाजन गरी प्रसारण गर्दै आइरहेका छौँ। श्रोता, कार्यक्रमको पहिलो भागमा हामी दलित जातिमा देखा पर्ने सामाजिक समस्या, आर्थिक समस्या, शैक्षिक समस्या, सांस्कृतिक समस्या र त्यसका कारणहरू के हुन सक्छन् र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। साथै वर्तमान अवस्थामा दलितहरूको स्थितिलाई पनि कार्यक्रममा समावेश गर्नेछौँ र कार्यक्रमको दोस्रो भागमा हामी दलित जातिको आवाज, दलित युवाहरूको आवाज, समाजका वरिष्ठ व्यक्तित्वहरूको अभिव्यक्ति र स्थानीय बासिन्दाको आवाज समेटिएको रेडियो रिपोर्ट पनि तपाईँ समक्ष प्रस्तुत गर्नेछौँ। श्रोता, यो त थियो कार्यक्रमको बारेमा छोटो जानकारी। आजको कार्यक्रममा पनि हामी यिनै विषयवस्तुसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौँ। मैले रुँदा सँगै रुन्छ भिर पहरा, मैले रुँदा सँगै रुन्छ भिर पहरा, भेदभाव तोड्नलाई देऊ न सहारा, साथी देऊ न सहारा, मैले रुँदा सँगै रुन्छ। कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। तपाईँ यति बेला सुनिरहनु भएको छ सामुदायिक एफएम रेडियो रामेछाप 95.8 मेगाहर्जमा कार्यक्रम दलित जागरण। अब भने हामी कार्यक्रमको पहिलो भागतर्फ लाग्छौँ। श्रोता, आज हामीले कार्यक्रमको पहिलो भागमा दलित समुदायको हक अधिकारका कुरा र दलितको नाममा आएका विभिन्न कार्यक्रमको बारेमा कुराकानी गर्नेछौँ। नेपालका दलित समुदायको हक अधिकारका कुरा गर्ने हो भने कानुनको रूपमा सबै नागरिक समान हुनेछन् र नेपाल छुवाछुत मुक्त राष्ट्र हुनेछ भन्ने कुरा अन्तरिम संविधान 2063 नै उल्लेख छ। तर नेपालमा जति कानुन बने पनि कार्यान्वयन हुन भने वर्षौँ लाग्छ। यसरी नै जति अधिकारहरूको कुरा गरे पनि वास्तवमा दलित समुदाय हरेक कुराबाट पछाडि नै देखिन्छन्। दलितको नाममा जिल्लामा धेरै आयोजनमूलक कार्यक्रम, सिपमूलक कार्यक्रम, चेतनामूलक कार्यक्रमहरू आइरहेका हुन्छन्। तर यी कार्यक्रमहरू लक्षित समुदायसम्म भने पुगेको पाइँदैन, कारण सम्बन्धित ठाउँमा लक्षित वर्गका प्रतिनिधिहरू नभएको र लक्षित वर्गले आफूलाई आएका सेवा सुविधाहरूलाई केही वास्ता नगरेको कारणले यस्तो भएको पाइन्छ। त्यति मात्र होइन, माथिल्लो तहमा बसेकाहरूले पनि लक्षित ठाउँसम्म पुर्याएको पाइँदैन। झन ग्रामीण क्षेत्रको कुरा गर्ने हो भने त आएका कार्यक्रमहरू सहर केन्द्रित भएर ग्रामीण भेकसम्म नपुगेको ठम्म्याइ छ। यसको साथै रामेछाप जिल्लामा पनि दलित समुदायका नागरिकहरू हरेक कुराले पछि परेका छन्, अझै पनि आफ्नो अधिकारबाट वञ्चित नै छन्। कुनै ठाउँमा छुवाछुतको फन्दामा, कुनै ठाउँमा बोक्सीको आरोपमा भने कुनै ठाउँमा सामाजिक समारोह, विवाह, पिकनिक जस्ता कार्यबाट पनि वञ्चित नै भएको यथार्थ घटना अझै सिलाएका छैनन्। श्रोता, यो त थियो नेपालमा दलित समुदायको निम्ति संविधानमा भएको व्यवस्था र आफ्नो हक अधिकारबाट वञ्चित हुनु परेको कुरा। श्रोता, आज हामीले कार्यक्रमको दोस्रो भागमा रामेछाप जिल्लामा विभिन्न कारणले हक अधिकारको निम्ति कस्ता कस्ता ओकालतहरू हुँदै आएका छन् भनी सहकर्मी साथी सुमित्राले तयार पार्नु भएको रेडियो रिपोर्ट अबको पालोमा। कार्यक्रम दलित जागरणमा म सुमित्राको नमस्कार। कार्यक्रम दलित जागरणले विशेष गरी दलित समुदायसँग सम्बन्धित विभिन्न गतिविधि र दलित समुदायमा उत्पन्न समस्याहरूको समाधान गर्नको लागि सम्बन्धित निकायसम्म पुर्याउने काम गर्दै आएको छ। आज पनि हामीले दलित हक हित विशेष गरेर कानुनी रूपबाट पछाडि परेका दलितहरूको क्षेत्रमा विगत 9 वर्षदेखि काम गर्दै आएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा रामेछापका अध्यक्ष भीमबहादुर नेपालीसँग रामेछाप जिल्लाका दलितहरूको हक अधिकारका निम्ति के कस्ता काम भएका छन् र दलितहरूको हक अधिकारका लागि कसरी वकालत गरिरहेको छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। कार्यक्रम दलित जागरणमा यहाँले स्वागत छ। धन्यवाद। तपाईँ नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको अध्यक्ष हुनुहुन्छ। यस संस्थाको मुख्य उद्देश्य चाहिँ के होला? नेपालको सबभन्दा दलितको हितमा काम गर्ने राष्ट्रिय स्तर गइसकेका संस्था हो। त्यसमा पनि रामेछाप जिल्लामा शाखाको रूपमा यो 2060 सालदेखि स्थापित छ। विशेष त हामी रामेछाप जिल्लामा विभिन्न कुराहरूले पिछडिएको छौँ र वास्तवमै दलित सबै कुराले पिछडि छ, सबै कुरा पछाडि छ। त्यही क्रममा पनि हामी विशेष गरी छुवाछुत विभेदका मुद्दाहरूलाई बढी प्राथमिकता साथै हेर्छौँ र मान्छे मान्छे भएर जिउने क्रममा अब जुन किसिमको अपहरणहरू छ, जुन किसिमको तिरस्कारहरू छ, जुन किसिमको विडम्बनाहरू छ, जुन किसिमको दुःखहरू कष्ट छ, त्यसलाई चाहिँ कानुनी हिसाबले कसरी चाहिँ समायोजन गर्न सकिन्छ, कानुनी दृष्टिकोणले कसरी उहाँहरूलाई त्यो किसिमको न्यायिक दिन सकिन्छ भन्ने हिसाबले हामी विशेष त वकालत र पैरवीको कामहरू गर्दैछौँ। हजुर, रामेछापमा चाहिँ अहिले दलितहरूको अवस्थालाई चाहिँ कसरी नियालिरहनु भएको छ? अवस्थालाई कुन हिसाबले हेर्ने? अब आर्थिक हिसाबले हेर्ने हो भने एकदम पछाडि छौँ, शैक्षिक हिसाबले पनि धेरै पछाडि नै छौँ, सामाजिक हिसाबले एकदमै पछाडि छौँ, झन् सांस्कृतिक कृतिक हिसाबले यति पछाडि छौँ कि सबैभन्दा पछाडि रहेको समुदाय भनेको हामी दलित समुदाय हो भन्ने मलाई लाग्छ। वास्तवमा दलित सबै कुरोले पछाडि भएको कारणले शोषक र शोषितहरूले दलितको नाममा विभिन्न फाइदा लिने विभिन्न किसिमको अवसरहरू लुट्ने अवसर पनि पाएको छौँ। वास्तवमा म के भन्छु भने दलितलाई दलित भएर नहेरिदिनु हुन र एउटा र अर्को कुरा, वास्तवमा तपाईँ त्यो ठाउँमा भइदिएको भए, तपाईँलाई त्यो किसिमको व्यवहार गरिदिएको भए तपाईँलाई कस्तो फिल हुन्थ्यो? त्यसै हुँदाखेरि मान्छेले मान्छेको व्यवहार गरिदिनु होला, यद्यपि भित्रै पस्न पाउनुपर्छ अथवा सँगै बस्नुपर्छ, सँगै खानुपर्छ भन्ने भन्दा पनि त्यो पनि मान्छे म जस्तै हो, त्यसलाई मेरो जस्तै व्यवहार गर्नुपर्छ, मलाई जसरी समुदायले हेर्छ त्यसलाई पनि म त्यसरी नै हेर्छु भन्ने दृष्टिकोणबाट जसरी हामी अगाडि बढ्न सक्दैनौँ त्यो समयसम्म हामी सबै कुरो पछाडि हुनेछौँ। त्यसको लागि सबै शिक्षित सम्पूर्ण व्यक्तिहरू, विशेष गरी राजनीतिक दलहरू, प्रशासकहरू, विशेष गरी सञ्चार माध्यमहरू र दलितप्रति सहानुभूति देखाउनुहुने र वास्तवमै पीडामा परेको हो यिनीहरू भनेर बुझ्ने मान्छेहरूले त्यो किसिमको सहयोग सद्भाव गरिदिनु हुन चाहिँ म आग्रह गर्छु। हजुर, भन्नुभयो कि दलित समुदायको लागि जुन आएको कार्यक्रमहरूबाट चाहिँ फाइदा लिने जुन पक्षहरू छन् भन्नुभएको छ, त्यस्ता पक्षहरूलाई चाहिँ जुन हटाउनको लागि अथवा त्यस्तो पक्षहरूको विरुद्धमा चाहिँ लाग्नको लागि चाहिँ यहाँको सङ्घले के गर्नुभएको छ, त्यस्तो प्रयास? अब हुन्छ के भन्नुहुन्छ भने कुनै पनि कार्यक्रमहरू आयो भने वास्तवमा त्यो समुदायलाई थाहा हुँदैन। सबै सङ्घ संस्था भनौँ, सबै कार्यालय भनौँ, सबै ठाउँमा दलितको लागि यति प्रतिशतले काम गर्ने अथवा यो ठाउँमा यति सहयोग गराउने एउटा समिति भन्दा पनि यतिजना रहने अथवा त्यो समुदायमा यो किसिमको तपाईँको आयोजन कार्यक्रम हुनसक्छ, शैक्षिक कार्यक्रम हुनसक्छ, तपाईँको सांस्कृतिक कार्यक्रम हुनसक्छ, त्यो किसिमको एक किसिमको कार्यक्रम बनाएर त्यो किसिमको उहाँहरूले प्रस्ताव बनाएर त्यो किसिमको योजना बनाएर जानुहुन्छ, वास्तविक कार्यान्वयन गर्ने क्रममा त्यो समुदायलाई थाहा हुँदैन। ती कार्यक्रम कसरी सञ्चालन हुन्छ भने केही टाठाबाट जो जाने बुझेको मान्छेहरूले एक किसिमको योजना बनाउँछन्, एक किसिमको लक्ष्य उद्देश्य राख्छन् र त्यही उद्देश्यलाई त्यो ठाउँमा कार्यान्वयन गर्दाखेरि उहाँहरूले एक दुईजना मान्छेहरू जम्मा गरेर गर्छन् र त्यसले कार्यक्रम गर्यो, त्यो कार्यक्रम गरेपछि हामीलाई आपत्ति होइन र त्यसले कति प्रभाव पऱ्यो, कमजोरी के भयो, त्यसलाई कसरी सुधार गर्नु पर्थ्यो र सुधारमा आयो कि आएन, सुधारमा आउन अभाव दिन हामीले के गर्नुपर्छ भनेर योजनासहित त्यो कार्यक्रम गरेको पाएको छैन। समग्रमा सङ्घ संस्थाहरूले गरेको काम नराम्रो भन्न मिल्दैन, यद्यपि दलितहरूको नाममा धेरै कार्यक्रमहरू गरेको छ, उहाँहरूले जे जति गर्नुभएको छ राम्रो छ, राम्रो गर्नको लागि चाहिँ विगत कमी कमजोरीहरू त्यो नाममा मात्रै नभएर काममै रहिदिनु हुनु चाहिँ हाम्रो आग्रह हो। भनेपछि चाहिँ अन्य सङ्घ संस्थाले गरेको कार्यक्रम अलिकति प्रभावकारी नभएको र दलितसँग सम्बन्धित रहेको जुन यो सङ्घ संस्थाले चाहिँ गरेको कार्यक्रम अलिकति प्रभावकारी हुन्छ भने तपाईँको भनाइ? कार्यक्रमको योजना चाहिँ प्रभावकारी भएको, कार्यान्वयन चाहिँ प्रभावकारी नभएको। हजुर हजुर, कार्यक्रम कार्यान्वयनमा चाहिँ अलिकति प्रभावकारी नदेख्नु भएको। हजुर हजुर, अहिले भन्नुपर्दा चाहिँ रामेछापमा कतिको सङ्ख्यामा दलित समुदाय रहेका छन्? हामी अगाडिको डाटा अनुसार लगभग 22,000 भन्ने हो, अहिलेको पछिल्लो डाटा अनुसार 28,000 भन्नमा आएको छ। रामेछाप जिल्लामा विशेष गरी सार्की जातिको बाहुल्यता बढी छ, त्यस पछाडि कामी, दमाई, बादी, त्यति किसिमको जातिहरू छन्। त्यसमा पनि विशेष गरी महिलाहरूको आधीभन्दा बढी महिलाहरूको हिस्सा छ। समग्रमा दलित समुदायहरूको जनसङ्ख्या योचोटि घटेको छ, हामीले जे जति सोचेका छौँ त्योभन्दा कम भयो। किन कम भयो भन्दाखेरि एक त त्यो किसिमको टिपोट गर्ने क्रम त्रुटि भयो होला, अर्को चाहिँ के भने विशेष गरी हामी दलितभित्र पनि जाति लेख्ने, रम्तेल लेख्ने, रोका लेख्ने र विगहरूभित्र पनि घिमिरे लेख्ने होइन, त्यो लेख्ने क्रमले गर्दाखेरि पनि के भयो भन्दाखेरि त्यो उहाँहरूले लेख्दाखेरि त्यो थर लेख्नुभयो, थर लेख्दाखेरि त्यो कहाँ गएर जोड्यो भन्दाखेरि बाहुनहरूसँग जोड्यो, अन्य जातिसँग जोड्यो, त्यो भन्दाखेरि जनसङ्ख्या कम देखिएको छ। लगभग रामेछाप जिल्लामा 30,000 आरआरएम हो भन्ने हाम्रो ठम्याइयो। हजुर, रामेछापमा दलित समुदायलाई चाहिँ गरिने जुन भेदभावमा पछिल्लो समयमा कस्तो परिवर्तन देख्नु भएको छ कि अहिले विभिन्न सञ्चार माध्यमबाट पनि आवाज उठाइरहेको अवस्था छ र यसमा नियम कानुन पनि जुन लागू भएको छ कि दलितलाई भेदभाव गर्नु हुँदैन भन्ने अवस्था रहेको छ, के देख्नु भएको छ? वास्तवमा यो छुवाछुत र भेदभावको कुरा गर्ने हो भने एकदमै चरम रूपमा बढिरहेको छ। विगतको हेरी कम त भयो होला, तैपनि यो अवस्था, यो यहाँको समाज, यो परिवेश अहिलेको युगअनुसार जति कम हुनुपर्ने थियो त्योभन्दा बढी भइरहेको छ। फेरि यो छुवाछुत कसरी हुँदो रहेछ भन्दाखेरि विशेष त नजानेको मान्छेहरूभन्दा पनि जानेको मान्छेहरूबाट बढी भयो कि भन्ने हाम्रो किसिमको ठम्याइ हो। किनभने नजानेको मान्छेहरूले अथवा त्यो किसिमको चेतना नभएको मान्छेहरूले त विभेद गर्ने नै भयो, र जाने बुझेको प्रशासक अथवा त्यसको चाहिँ नेतृत्व गर्ने मान्छेहरूले त्यो किसिमको कुराहरूलाई अझ बढावा दिए, त्यो कुराहरूलाई होइन यस्तो होइन, यसरी गर्न सकिन्न, यो गर्न मिल्दैन भन्ने किसिमको उहाँहरूको चाहिँ भनाइ रहेन। अनि त्यो नगर्दा राम्रो हो, छुवाछुत नगर्दा राम्रो हो भन्ने किसिमको प्रस्तुतिहरू धेरै पाइन्छ। समग्र यो छुवाछुत अन्त्य गर्ने हामीहरूको मात्रै काँधमा छैन, विशेष गरी यो छुवाछुत अन्त्य गर्नको लागि, यो विभेदलाई कम गर्नको लागि पहिलो कुरो त राज्यले आफ्नो किसिमको नीति ल्याउनु पऱ्यो। त्यो नीति कार्यान्वयन गर्ने पक्षमा को छ? प्रशासक को? त्यहाँको त्यो त्यो नीति नियमलाई त्यो ठाउँसम्म लैजाने कसको दायित्व हो भन्दाखेरि तपाईँ हामी जस्तै सामाजिक सङ्घ संस्था, मिडिया, राजनीतिक दल, तपाईँको सबै सरकारी कार्यालयका प्रमुखहरू, हामी सबैको सहभागितामा चाहिँ त्यो कम हुनसक्छ भन्ने हो। र विशेष चाहिँ विभेद कस्तो अवस्थामा भइरहेछ भने एक किसिमको व्यक्तिगत रिसिभी र तपाईँको दलीय दृष्टिकोण कारणले झन् विभेद भइरहेछ भन्ने हाम्रो ठाउँमा छ। जस्तै कि अहिले जुन बोलीमा मात्रै सीमित छ कि हामी भेदभाव गर्दैनौँ, तर त्यही व्यक्तिले चाहिँ घरमा गएर चाहिँ त्यस्तै भेदभाव गरेको तपाईँ देख्नुहुन्छ? एकदम एकदम, तपाईँलाई म एउटा उदाहरण नै भन्नुपर्दाखेरि विशेष रामेछापकै नेताहरू नै होइन, नेताहरूकै घरमा उहाँहरू बजारमा सँगै खानुहुन्छ, सँगै बस्नुहुन्छ। उहाँको घरमा पुग्दाखेरि उहाँले केसम्म भन्नुभएको छैन, उहाँहरूले ठिक छ अब हामी त सँगै बस्छौँ, बरु उहाँ र म बाहिरै बस्छौँ, बाहिरै खाना ल्याउनुहोस्, तर भित्र चाहिँ हेर्नु नि यस्तो बुढाबुढी बा आमा हुनुहुन्छ, अब उहाँहरूसित के दुखाउनु, त्यसअनुसार भित्र जाने सम्भावना चाहिँ अलिक कम होला, अथवा ठिकै छ नि बाहिरै बसेर खान्छौँ नि भन्ने किसिमको। र उहाँहरूले बाहिर भन्दाखेरि चाहिँ हामी राजनीतिक दलको कुरा गर्छौँ भने दलीय हिसाबले हामी त्यस्तो विभेद गर्दैन, त्यो गरेकोले जुनसुकै कार्यकर्ता होस् अथवा जुन किसिम पार्टीको नेतृत्व होस् त्यसलाई हामी कारवाही गर्छौँ, अथवा सङ्घ संस्थाहरूले सबै ठाउँ सार्वजनिक कार्यक्रमहरू, सार्वजनिक भोजभतेरहरू राख्ने होइन, त्यो कार्यक्रमहरू त अत्याधिक गरिएको छ। यद्यपि ठ्याक्कै परिवारमा समुदायमा चाहिँ त्यो किसिमको चाहिँ विभेद रोकिएको अवस्था छैन, विशेष गरेर समुदायमा नै चेन्ज आउनु पर्यो यो तपाईँको भनाइ। हजुर, हुन्छ। दलितहरूको अहिले कुन चाहिँ पक्षलाई केन्द्रित गरेर चाहिँ यो सङ्घले, तपाईँको सङ्घले चाहिँ अघित अधिकारको वकालत गरिरहनु भएको छ तपाईँले? विशेष त हामी के चाहन्छौँ भने समानतामूलक समाज चाहन्छौँ। त्यहाँ सबै मान्छेहरू, महिला, दलित, अपाङ्ग, वृद्ध, बालक, सबैको चाहिँ एक किसिम के होस्, आफ्नो किसिमले बाँच्न सक्ने अवस्था सिर्जना होस् भन्ने चाहन्छौँ। पहिलो कुरो के हो भने अहिले हामी के गरिरहेछौँ भन्दाखेरि अब विशेष गरी राजनैतिक सहभागिता, राजनैतिक सहभागिता भनेको दलीय सहभागिता भन्दा पनि कुनै पनि समिति बन्छ, कुनै पनि काम बन्ने एउटा समूह बन्छ भने त्यो ठाउँमा हाम्रो सहभागिता हुनु पऱ्यो, त्यो ठाउँमा हाम्रो सक्रिय सहभागिता, फेरि सहभागिताको नाम सहभागिता हुँदैन, सक्रिय सहभागिता हुनु पऱ्यो, एउटा कुरा त्यो। अब तपाईँ भन्नुहुन्छ भने प्रत्येक पार्टी दलहरूमा यतिजना सदस्य हुने, यतिजना ऊ हुने, यतिजना सचिवालय हुने, यतिजना ऊ हुने, गाउँ कमिटीमा यतिजना हुने भन्ने छ, त्यो अनुसारको कार्यान्वयन गरिदिनु हुन मेरो विशेष गरी राजनीतिक पार्टीको प्रमुखहरूलाई, पार्टीको मान्छेहरूलाई मेरो आग्रह हो। अर्को चाहिँ के हो भने अब विभेद भइरहेको छ, विभेद हाम्रो आँखाले देखिरहेछौँ, त्यो विभेद कम गर्नको लागि कहाँ जानु पऱ्यो भन्दा न्यायालय जानु पऱ्यो, न्याय दिने निकायमा जानु पऱ्यो। न्याय दिने निकायमा जाँदाखेरि के हुन्छ भन्दाखेरि जहाँ पनि अहिलेसम्म चलेको पहुँच छ, पहुँचको हिसाबले हामी के छौँ, पछाडि छौँ, हामीलाई हेर्ने दृष्टिकोण पनि उहाँहरूले एकदम तलबाट हेरिदिनु रहेछ। अर्को चाहिँ पहुँचको हिसाबले हामी पछि छौँ। तपाईँ एउटै घटना भन्नुहुन्छ भने सैफीको घटनालाई हेर्नुहुन्छ भने सैफीको एउटा बिहेमा तपाईँको एकजना दलित साथीलाई बोलायो, उहाँले निम्तोको कार्ड दिएर बोलाउनु भएको छ, उहाँले गएर सार्वजनिक ठाउँमै बाहिर सबैले टिका लाउने ठाउँ उहाँले टिका लाउँदाखेरि चाहिँ उल्टो अहिले उहाँलाई के गरेछ, उहाँको आफन्तलाई उक्साएर चाहिँ उल्टो विभेद गरे भनेको छ, उहाँहरूले टिका पुछिदिनु भयो, बेहुली नलाने अवस्था सिर्जना गरिदिनु भयो। त्यही क्रममा यहाँ हामीले कानुनी दायरामा ल्याउनको लागि र कानुन सम्बन्ध उहाँलाई के गर्न सकिन्छ भनेर हामी यहाँ छलफलमा आउँदाखेरि विशेष गरी राजनीतिक घुसपेट भनौँ अथवा राजनीतिक हिसाबले दबाबको कारणले पनि हामी पछि परेका छौँ। यस्तै विभिन्न रामेछापको धेरै घटनाहरू, तपाईँको कुटपिटको घटनाहरू भएको छन्, तपाईँको छुवाछुतको घटनाहरू भएको छन्, तपाईँको सँगै हिँड्दाखेरिको बस्ने क्रमको विभेदको घटनाहरू भएको छन्, एउटा जाँडखाने ठाउँ भएको झगडाको कुरा छ। यी यद्यपि के छ भने सबै ठाउँमा हामी हाम्रो पहुँच कम छ, हाम्रो एक किसिमको युनिटी पनि कम भएको कारणले अरूले त्यो किसिमको स्वार्थ लुटिरहेको छन्। हामी के गर्छौँ भन्दाखेरि राज्यको कानुनमा के भनेको छ त्यही अनुसार कार्यान्वयन गर्नको लागि सम्बद्ध निकायहरूमा पहल गर्ने, त्यो ठाउँ गर्ने, झकझक्याउने र त्यो किसिमको चाहिँ सल्लाह सुझाव लिएर अगाडि बढ्ने प्रयत्नमा छौँ। आगामी दिनमा पनि त्यही गर्ने नै हाम्रो प्रतिबद्धता हो। हजुर, तपाईँको यो कल्याण सङ्घले चाहिँ जुन वकालत गर्ने, हक अधिकारको लागि वकालत गर्ने भन्नुभएको छ। रामेछापको 55 गाविसमा चाहिँ दलितहरूको हक अधिकारको लागि चाहिँ वकालत गरेको कुरा पुर्याउनु भएको छ। हामी ठ्याक्कै 55 गाविसम्म पुगेको छैनौँ। विशेष चाहिँ के हो भने हामीसँग जनशक्ति कम छ, जनशक्ति कम हुनसँगै त्यो ठाउँमा जान नसक्ने आधारहरू धेरै छन् हामीसँग। एक त जनशक्ति कम, त्यो ठाउँमा जानलाई विभिन्न पाटाहरू हुन्छन्, आर्थिक कुराहरू सबै कुराले गर्दा जान सम्भव छैन। यद्यपि हामी जिल्लामा बसेर के गरिरहेछौँ भन्दाखेरि त्यो किसिमको घटना भयो भने प्लिज तपाईँहरू यहाँ आइदिनु पऱ्यो, हामी बेला बेलामा शुभकामना मार्फत विभिन्न पत्रपत्रिका मार्फत चाहिँ यस्तो भयो भने तपाईँलाई सहयोग गर्नलाई हामी तत्पर छौँ। विशेष गरी मुद्दा मामलाको कुरामा सरकारी वकिलसँग होइन बारसँग समन्वय गरेर अगाडि जाने, अथवा रामेछाप जिल्लामा एउटा दलित सङ्घर्ष समिति भन्ने छ, राजनैतिक दलित सङ्घर्ष समिति भन्ने छ, त्यसको कोर्डिनेसनमा चाहिँ छलफलमा जाने भन्ने नै हो। तर ठ्याक्कै हामी जहाँ घटना भयो त्यहाँ चाहिँ पुग्ने त्यो किसिमको चाहिँ हामीले गरेको छौँ। यद्यपि अब त्यहाँ घटना भएको कुरा हामी कहाँ आउनु पऱ्यो, हामी कहाँ आएपछि त्यसलाई एक किसिमले अब कसरी म्यानेज गर्यो भनेर हामीभित्र छलफल हुन्छ, त्यसको आधारमा जाने कुरा हो। अर्को चाहिँ के हुन्छ भने विशेष चाहिँ अब हामी सबै कुराले पछाडि भएको कारणले एक त पीडकहरूले कसरी हामीसँग चाहिँ स्वार्थ लुटिरहेछन् भने घटना भयो, घटनाले एउटा रूप लिन्छ, त्यो कानुनी दायरामा जान दिन भन्ने कुरा हुन्छ। त्यो भएर जब अब अप्ठ्यारो पर्छ है हामीलाई भन्ने भएपछि त्यहाँभित्र एक किसिमको खरिद बिक्री हुन्छ। खरिद बिक्री क्रम गर्ने क्रममा हामीलाई केही लोभहरू देखाएर, केही आश्वासन देखाएर, केही ठाउँको घटनाहरू हामीसँग जगजार छन्, रामेछापको केसमा बलात्कृत केस भयो, त्यसको लागि प्रहरीमा गयो, सबै कुरो गयो, अन्तिममा के गर्यो, जसले उजुर दिने हो उसले होइन भन्ने कुरा भयो, उहाँलाई रातारात खरिद गऱ्यो, केही साथीहरूलाई ज्यान मान्नसम्म धम्की आयो। त्यसो हुँदाखेरि सबभन्दा पहिला हाम्रै साथीहरू बिच पनि एक किसिमको चाहिँ अलि युनिटी राम्रो छैन। ठ्याक्कै कार्यक्रम भयो भने ठिकै हो, अथवा तपाईँ विभेदको घटनाहरू भयो भने के हुन्छ भन्दाखेरि छुट्टिन्छ, कोसँग को नजिक छ, त्यसो हुँदाखेरि को अलि ब्याग बढ्ने, को अलि अगाडि बढ्ने, त्यो किसिमको जब जुन दिनसम्म अन्त्य हुँदैन त्यो दिनसम्म हामी पूर्ण रूपमा उहाँहरूलाई त्यो किसिमको न्याय दिलाउनको लागि प्रयास गरेको कुरा उहाँहरूलाई पनि अनुभूति गराउन सकिन्न र हामी पनि न्याय पाउन सक्दैनौँ भन्ने हो। र समग्रमा त्यही हो, हामीसँग जे जे घटनाहरू आइपुग्छन् त्यसलाई यहाँ जिल्लामै छलफल गराउने, जिल्लामै त्यो किसिम कानुन कठोरमा ल्याउन तयार गर्ने, सकिएन भने राष्ट्रिय दलित आयोगसम्म जाने किसिमको प्रयास हामीले गरेको छौँ विगतमा, आगामी दिनमा पनि गर्ने त्यही नै। हजुर, जुन कानुनभित्र चाहिँ हक अधिकारको कुरा गर्नुभयो, त्यसभित्र पनि विशेष गरेर चाहिँ हक अधिकार लिने मात्रै छ कि अथवा हक अधिकार जस्तै छुवाछुतको गर्नु हुँदैन होइन, छुवाछुत हुनु हुँदैन, त्यति मात्रै समेटिएको छ कि अथवा अरू नै कुनै पक्ष पनि होइन? त्यहाँ कस्तो छ भने राज्यको दृष्टिकोणमा सबै नागरिक समान छन्, सबै मान्छेहरूलाई बराबर कानुनको भागीदार छन्। यद्यपि विभेद चाहिँ अहिले सबै ठाउँमा भएको छ होइन, एउटा जातिमा भएको छ, समुदायमा भएको छ, उमेरमा भएको छ, रङ्गमा भएको छ, लिङ्गमा भएको छ होइन, सबैमा विभेद भएको छ। अहिले मात्रै ठ्याक्कै देखेको विभेद चाहिँ के भने दलितमा चाहिँ बढी देखेको, यो चाहिँ चरम विभेद देखेको मात्रै हो। अरू विभेद चाहिँ अलि ओजनमा देखिन, अथवा एक किसिमको उमेरको विभेद, एकजना 50 वर्षको मान्छे र 6 वर्षको मान्छेको बिचमा भएको विभेद भन्दा पनि, अथवा 25 वर्षको मान्छे र 6 वर्षको मान्छेमा भएको विभेद पनि छ, त्यो चाहिँ त्यति धेरै ठुलो नलाग्ने। ठ्याक्कै अहिले चाहिँ के हो भने छुनै नहुने, बस्नै नहुने, खानै नहुने, हिँड्नै नहुने होइन, पस्नै नहुने, यो चाहिँ देख्दाखेरि समाजले चाहिँ ठुलो रूपले देख्यो, विभेद सबै ठाउँमा छ। यद्यपि त्यो विभेद चाहिँ कसलाई पऱ्यो भन्दा हामी समुदायलाई पऱ्यो। त्यसो हुँदाखेरि त्यहाँ के छुवाछुतको विषयलाई लिएर विभेद गऱ्यो भने, अथवा पस्न दिएन भने, कुटपिट गऱ्यो भने होइन, कतिदेखि कति कारवाही गर्ने भने चाहिँ त्यो घटनाको प्रकृति अनुसार होइन, त्यो त्यही कुराहरूलाई चाहिँ हामीले उहाँहरूसम्म चाहिँ लैजाने छलफल गर्छ। अहिले समाजमा भएको छुवाछुत भयो, यस्तो भयो, हामीलाई यस्तो न्याय चाहियो भनेर चाहिँ कति गाउने गर्नुहुन्छ तपाईँको सङ्घमा? विशेष गरी छुवाछुत सार्वजनिक ठाउँमै छुवाछुत भयो भने उहाँहरूले भन्नुहुन्छ, छुवाछुतको हिसाबले झगडै भयो भने चाहिँ आइहाल्छ होइन भने विभेद त तपाईँको एक सेकेन्ड सेकेन्डमा टोल टोलमा छेन छेनमा भइरहेको छ, तर त्यो सबै चाहिँ आएको छैन। विशेष गरी हेर्दाखेरि दृष्टिकोणले अब मलाई अति गरे अथवा मलाई साह्रै भयो भन्नेसम्म उहाँहरूले फिलिङ भयो भने त्यो यहाँसम्म आउँछ र त्यसमा छलफल भएर अब कसरी गर्ने भन्ने कुरा हुन्छ होइन भने विभेद त तपाईँको बोल्दैमा विभेद छ, बोलीको शब्दमा विभेद छ, त्यसो हुँदाखेरि त्यो विभेद यहाँ आउन सकेको छैन। पहिलो कुरा विभेद गर्नुहुन्न भन्ने चेतना त्यो समुदाय त्यो मान्छेले नभएपछि विभेद सधैँभरि गरिरहँदो रहेछ। हजुर, अहिले तपाईँको समाज कल्याण समिति जुन सङ्घ हुनुहुन्छ, तपाईँ अध्यक्ष हुनुहुन्छ, यसले चाहिँ नियम कानुनको मात्रै कुरा उठाउने हो यो पछिल्लो समयसम्म कि अन्य कुरालाई पनि यसले अधिकारको कुरा त भइहाल्नुभयो भनिहाल्नुभयो, अन्य कुराले पनि यसलाई चाहिँ समेट्छ कि के हो त्यस्तो? विशेष गरी अब कार्यक्रमको कुरा गर्दाखेरि राज्यले जुन जुन कार्यक्रम विशेष गरी गाउँ विकास जीबी छ, अरू संस्था छ, अरू कार्यालयबाट दलितको नाममा जे जे कार्यक्रमहरू आउँछन्, जे जे बजेटिङहरू आउँछ, त्यसलाई चाहिँ हामी त्यही ठाउँ त्यही वस्तु त्यही ठाउँको मान्छेहरूलाई त्यहाँ तपाईँको यस्तो हुँदैछ अथवा जीविसबाट अथवा गाविसबाट यति पैसा आउँदैछ तपाईँको दलित समुदायको नाम यसरी छुटिँदैछ त्यसलाई चाहिँ प्रभावकारीमा कार्यान्वयन गरेर त्यस्तो कुराहरू गर्छ एउटा अर्को चाहिँ ठ्याक्कै दलितको लागि जे फोकस गर्छ नि त्यसको ठाउँमा सहभागी हुनु मानिलिउँ एउटा जिल्लामा शिविर बस्यो होइन एउटा दृष्टिविहीन मान्छेहरूको लागि चाहिँ अथवा मोतीबिन्दुको एउटा शिविर बस्यो अथवा तपाईँको पाठघर क्यान्सर भएको मान्छेहरूको चाहिँ उपचारको लागि एउटा शिविर बस्यो भने पनि हामी सम्बन्ध साथीहरूलाई अब सबैलाई त नसकिएला जहाँ जहाँ साथीहरू सम्पर्कमा हुनुहुन्छ ए यसरी रामेछापमा बस्दैछ हाम्रो समुदायको मान्छेहरू यसमा बढी चपेटामा हुनुहुन्छ होला प्लिज उहाँहरूलाई खबर गरिदिनु होला त्यो ठाउँसम्म गइदिनु होला भनेर हामी त्यसरी गर्ने गरेका छौँ। पहिलो कुरा चाहिँ अब जनशक्तिको कमी छ त्योसँगै सबै कुरालाई आर्थिक रूपले हामी पछाडि छौँ। त्यसो हुँदाखेरि अब सबभन्दा ठ्याक्कै पुर्याउन सक्ने माध्यम भनेको तपाईँ जस्तो मिडियाहरू हो। अब मिडियामा पहुँच कम छ, पहुँच कसरी कम हो भने सूचनाहरू सम्प्रेषण गरेर हो, त्यो गर्नलाई त्यति गर्न नसकिने, त्यो गर्नलाई आर्थिक कुरा जुटाउन समस्या छ। त्यसो हुँदा विगत पनि हामीले पनि रेडियो कार्यक्रम चलाउने गराएको थियौँ, अब सबै ठाउँमा सूचनाहरू दिने विज्ञापनहरू दिने गराएको थियौँ, अलिक कम छ। अब सायद यो भदौबाट नयाँ कार्यक्रम प्लस हुने तयारीमा छ, प्लस हुन्छ होला त्यतिखेर त्यसरी हेर्नु। र ठ्याक्कै हामीले अब त्यहीँ जान सक्दैनौँ, त्यही हामीले उहाँलाई कसरी त्यस ठाउँसम्म सूचना सम्प्रेषण गर्न सक्छौँ त्यही कुरामा अहिले विशेष ध्यान त्यसमा दिइरहेको छ। हजुर, अहिले जुन यो समाजमा पनि मिल्न नसक्ने जुन मुद्दाहरू आउँछन् छुवाछुतको धेरै ठुलो चाहिँ जुन जिल्लासम्म अदालतसम्म पनि आउँछन् त्यसलाई चाहिँ कसरी हेर्नु भएको छ? मुद्दा विशेष गरी जुन ठुलै हो त्यो जिल्लासम्म आइपुग्छ, जिल्लामा आइपुगेपछि सबभन्दा समस्या तपाईँको त्यो हो, गाउँ स्तरमा मिलाउन सक्नु सबभन्दा राम्रो कुरा रहेछ। जिल्लामा आइसकेपछि त्यसले यति विकराल रूप लिन्छ, त्यहाँबाट तपाईँको पक्ष छुटिन्छ, पक्ष हुँदा त्यही गुट हुन्छ, गुट अन्त उपगुट हुन्छ, त्यस्तो राजनीतिक रूप लिन्छ। त्यसो हुँदाखेरि ती मुद्दाहरू अब कुनै पनि मुद्दा विभेदको मुद्दाहरू दर्ता हुनसाथ उसले चाहिँ सबभन्दा छिटोभन्दा छिटो फैसला गर्नुपर्ने नीति छ। तर पहिलो कुरो के हो भने मुद्दा दर्ता हुन नै, यदि दलितलाई पीडामा पारेछ र दलित पीडित भएर मुद्दा पेस गऱ्यो भने त त्यसले न्याय पनि सम्मान अघिदिने कम छ, किनभने त्यसको प्रशासकहरू त्यसको जुन माथिल्लो तहको मान्छेहरूको दृष्टिकोण यसो के छ भने यिनीहरूले चाहिँ गल्ती गर्छन् अथवा यिनीहरू चाहिँ दोषी होइन कि यिनीहरू चाहिँ दोषी बनाएका भन्ने हिसाबले हेरिदिन्छन्, यिनीहरू चाहिँ पीडक हो भनेर बुझिदिन्छन्। र अर्को के हुन्छ भने अहिलेसम्मको सबै ठाउँको हेर्ने भने कार्यालय प्रमुखहरू ठुलाबाटले जे भने त्यही मान्छन्। त्यसो हुँदाखेरि त्यो मान्छे मेरो मान्छे त्यसलाई सेफ ल्यान्डिङ गर्नु पऱ्यो, त्यो मुद्दा दर्ता गर्नु भएन भन्ने किसिमको चाहिँ बढी पाएको छौँ। र अर्को चाहिँ हामीहरूलाई नै बढी थ्रेटन आउने होइन, ए तिमीहरू यसो गर्न खोज्ने ठिकै छ ल मिलाऊ मिलाउँ, कसरी मिलाउँ भन्दाखेरि अब आइन्दा यसो नगर्ने शर्त मिलाउँ, मान्छे कुटिएको छ, पिटिएको छ, अभिलेत भएको छ, मान्छेलाई चोटपटक घाइते बनाएको छ, त्यसरी त्यसरी मिलाउँ भन्ने कुरो हुन्छ। त्यो गर्न हामी सक्दैनौँ, चाहँदैनौँ, नचाहने बित्तिकै के छ भन्दाखेरि न्याय कम पाउँछौँ। पहिलो कुरो मुद्दै दर्ता हुँदैन, अहिलेसम्मको इतिहासमा एक दुईवटा भएको मुद्दै दर्ता भएको छैन, मुद्दा दर्ता नभएपछि त्यो कानुनी मान्यता पाउँदैन, कानुनी मान्यता नभएपछि त्यो आफै जिसपिच हुने नै भएको छ। त्यसो नगरिदिनु हुनको लागि कार्य प्रमुखहरू त्यो किसिमको न्यायलाई थोरै न्याय दिने सम्बन्ध निकायहरूलाई मैले आग्रह गरेँ यही मिडिया मार्फत। हजुर, नेपाल राष्ट्रिय दलित कल्याण समाज सङ्घ मात्रै छैन कि धेरै सङ्घ संस्थाले पनि दलितको हितको लागि काम गरेको भनेर हामी सुन्छौँ। तपाईँको यो कल्याण सङ्घ र अन्य सङ्घ संस्थाले गरेको गतिविधिमा के फरक पाउनु भएको छ? समग्र उद्देश्य त के हो भन्दाखेरि दलितहरूको हित गर्ने भन्ने नै होला हुन्छ नै होइन। अब हामी चाहिँ विशेष गरी आय आर्जनको कार्यक्रमहरू एकदमै कम गराएको छौँ, कार्यक्रम गराएको छैनौँ। विगतमा हामीले विशेष गरी रामेछाप जिल्लाको साह्रै पीडितमा परेको छौँ, जो अब अभिभावक छैन ती महिलाहरूलाई चाहिँ सिलाइ कार्यक्रम गऱ्यौँ, त्यो कार्यक्रम मात्रै गऱ्यौँ। अब समग्र कार्यक्रम चाहिँ के छ भने दलितहरूको अब आर्थिक रूपमा अगाडि ल्याउने अथवा सांस्कृतिक रूपमा अगाडि ल्याउने अथवा उहाँहरूको क्षमतामा वृद्धि गराउने अथवा उहाँहरूलाई सिप दिने भन्ने हुन्छ होइन, त्यो किसिमले गराए हुनसक्छ कार्यक्रमहरू। अब त्यसले अब त्यो संस्थाको नियम त्यो कार्यक्रमभित्र कति बजेट दिन्छ अथवा त्यो किसिमको के नियम त्यहाँ कसरी गर्ने कार्यक्रम हो त्यो अनुसार गरेको होला। अब सङ्घ संस्थाहरू धेरै छन्, अब दलितकै मात्रै नाम खोलेको सङ्घ संस्थाहरू रामेछापमा थुप्रो छन्, अब नाम धेरै सुनेको छन्। अब त्यो कहाँ छ, कोसँग छ, कसको गोजीमा छ भन्ने कुरा त हामीलाई पनि थाहा भएन। ठ्याक्कै अब अहिले रामेछापको दृष्टिकोणमा हेर्ने भने रामेछापको सवालमा हेर्ने भने अब यहाँ हामी सक्रिय संस्थाको रूपमा हामी छौँ। र अर्को चाहिँ रामेछाप जिल्लामा राजनैतिक दलित सङ्घर्ष समिति भन्ने छ एउटा, त्यो सबै पार्टीको प्रतिनिधिहरू हुनुहुन्छ, सङ्घ संस्थाको प्रतिनिधिहरू हुनुहुन्छ, हामी सबैको एउटा टिम छ, त्यो टिम र हामी जहिले पनि त्यो किसिमको त्यो क्षेत्रमा काम गर्नलाई प्रतिबद्ध छौँ, गरिरहेको छौँ। अब विशेष आरोप चाहिँ के लाग्छ भने दलितको नाम रहेको संस्थाहरूले धेरै चाहिँ अब त्यो किसिमको काम गरे अथवा रामेछापमा दलितको सवालमा धेरै पैसाहरू आउँदैन, कार्यक्रमहरू आउँदैन, के गरे कसो गरे भन्ने छ। तर के हुन्छ भने फेरि त्यो कार्यक्रमहरू पहुँचको आधारमा पर्दो रहेछ, को कसको नजिकमा छ, कसको संस्था हो, अब त्यो को सरकारमा छ अथवा त्यो कहाँ कुन संस्थामा कसको मान्छे छन् त्यसको आधारमा गर्ने कुरा हो। तर ठ्याक्कै कार्यालयकै रूपमा अथवा ठ्याक्कै मैले गरेको छु भन्ने साथीहरू कमै हुनुहुन्छ होला संस्थाको रूपमा. अब हामीले मात्रै गरेको छौँ भन्दैनौँ, हामी अरूसँग छलफल गर्छौँ. विशेष गरी एउटा सामान्य घटना हुँदा पनि सबै कार्यालय प्रमुखहरू बोलाएर, सबै संस्थाको प्रमुखहरूले बोलाएर, यस्तो भयो प्लिज तपाईँहरूले, तपाईँहरूको सुझाव के छ, तपाईँहरूले के सहयोग गरिदिनु सक्नुहुन्छ भन्ने हिसाबले गरेको छौँ. र रामेछापको हिसाबमा, संस्थाको हिसाबमा हामी, र अर्को चाहिँ रामेछापमा एउटा सक्षम र सबल एउटा के छ भन्दा राजनैतिक दलित सङ्घर्ष समिति भन्ने छ. त्यो सबै सङ्गठन, सबै पार्टीका प्रतिनिधिहरू र अरू संस्थाको प्रतिनिधिहरूको रोबारमा हामीले काम गर्दैछौँ. हजुर, तिनीहरूसँग समन्वय गर्ने प्रयास गर्नुभएको छ कि छैन? हजुर, उहाँहरूसँग समन्वय गरेर, उहाँहरूसँग छलफल गरेर, कुनै पनि विषय अथवा कुनै सवाल सुरु हुने बित्तिकै, अथवा एउटा विभेद, जातीय विभेद मुक्ति दिवस भन्ने हुन्छ एउटा, त्यो दिवस एउटा मनाउँदा पनि हामी उहाँहरूलाई बोलाएर होइन, अथवा कसरी बजेटिङ जुटाएर हुन्छ, कसरी यो गरौँ, अथवा एउटा किसिम ऱ्यालीहरू गर्नु पऱ्यो, अथवा बन्द आह्वानै गर्नु पऱ्यो भन्ने पनि हामी उहाँहरूसँगै छलफल गरेर गर्ने गरेका छौँ अहिलेसम्म. हजुर, कार्यक्रम दलित जागरणमा आएर आफ्नो सङ्घको गतिविधि साथै जिल्लाका दलितहरूको बारेमा जुन गरेका कामहरूको बारेमा जानकारी दिनुभयो. अन्त्यमा मैले सोध्न छुटेको र तपाईँले भन्न छुटेको त्यस्तो के छ भने तपाईँले भन्न सक्नुहुनेछ? विशेष चाहिँ मैले यहाँको मिडियाबाट के अनुरोध गरेँ भने, प्लिज यो जिल्लावासी, यो राज्यवासी, यो राज्यमा बस्ने हामी सबै नागरिकहरू हौँ, हामी सबै समान छौँ. तपाईँ सम्बद्ध निकाय, त्यो सङ्गठन, त्यो पार्टी, त्यो कार्यालय, त्यो संस्था, त्यो क्षेत्रको प्रमुख हुनुहुन्छ, नेतृत्व हुनुहुन्छ, त्यो ठाउँमा तपाईँ आफ्नो नेतृत्व भूमिका निर्वाह गरिरहनु भएको छ, प्लिज तपाईँहरूले दलित भएर बुझिदिनु पऱ्यो, र दलितलाई कमसेकम यो पनि मान्छे हो भनेर तपाईँले बुझिदिनु पऱ्यो, र त्यसलाई मान्छेको व्यवहार गरिदिनु हुन आग्रह गर्छु, र अरूलाई पनि त्यो किसिमको व्यवहार गरिदिनु हुनको लागि तपाईँको सहयोग अपेक्षा गर्छु. र अन्तमा कार्यक्रममा मेरो केही कुराहरू राख्ने अवसर दिनुभयो यो कार्यक्रम सञ्चालक, यो रेडियो परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु. हस् त, हुन्छ, कार्यक्रममा आइदिनु भयो, यहाँले पनि अमूल्य समय दिनुभएकोमा धन्यवाद छ. आदरणीय श्रोता, रामेछाप जिल्लाको दलितहरूको हक अधिकारका निम्ति र विभिन्न कानुनी रूपबाट पछाडि परेका दलित समुदायको निम्ति काम गर्न बसेको रामेछाप जिल्लामा एउटा मात्र सङ्घ संस्था छैनन्, त्यसैले नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले जस्तै अन्य सङ्घ संस्थाहरूले पनि दलितहरूको हक अधिकारको निम्ति काम गर्नुपर्ने देखिन्छ. अब भने हामी कार्यक्रम दलित जागरणको अन्त्यतिर आइसकेका छौँ. आज हामीले दलित समुदायका नागरिकहरू आफ्नो निम्ति बनेका र पाउनु पर्ने हक अधिकारबाट वञ्चित हुनु परेको कुरा र कारणसँगै रामेछाप जिल्लाका दलितका हक अधिकारका निम्ति वकालत गर्दै आएको सङ्घको रेडियो रिपोर्ट पनि प्रस्तुत गर्यौँ. श्रोता मित्र, तपाईँको समाजमा पनि दलित जातिसँग सम्बन्धित घटेका घटनाहरू र यसमा तपाईँसँग प्रत्यक्ष सरोकार रहने सामग्रीहरू छन् भने कार्यक्रमको ठेगानामा पत्रचार गर्न नभुल्नुहोला. जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम दलित जागरण, सामुदायिक एफएम रेडियो रामेछाप 95.8 मेगाहर्ज, मन्थली 4 रामेछाप. साथै पत्रमा हामीले कार्यक्रममा समावेश गरेका विषयवस्तु कस्तो लागिरहेको छ प्रतिक्रिया पठाउन समेत नभुल्नुहोला भन्दै आजको कार्यक्रम दलित जागरणबाट यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद, र सम्पूर्ण सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट म रामचन्द्र पनि बिदा हुन्छु. नमस्ते.